कैसे चलेगा और दौलत कैसे आई। ऐसी दौलत इंसान को दो लात लगाती है जो अल्लाह की नाफरमानी में मिले, और जो अल्लाह की फरमाबरदारी में आसानी से मिले तो वो नेमत है अल्लाह वाले, और जिसमें इबादत व ताआत में फ़र्क ना आए। तो ये है नेमत, वो है जिसमें इबादत व ताआत और जिक्र व तिलावत में फ़र्क ना आए। उसके साथ जो दुनिया है वो नेमत है, और जो दुनिया दीन को छोड़कर मिल रही है वो नेमत नहीं है बल्कि ज़हमत है। अन करीब पता चल जाएगा। तो तबारकल्लज़ी, बरकत वाली है वो ज़ात जिसके हाथ में सारी कायनात का निज़ाम है, और अल्लज़ी ख़लक़ल मौत वल हयात, जिसने मौत को भी पैदा किया और हयात को भी पैदा किया। हमारे हज़रत वाला रहमतुल्लाह ताला फरमाते थे कि मेरे शेख ने मुझसे पूछा कि बताओ मौत पहले आती है या पहले ज़िंदगी मिलती है। ज़ाहिर सी बात है मौत तो पहले नहीं आती, पहले ज़िंदगी मिलती है, लेकिन अल्लाह ताला ने यहाँ ख़लक़ल अल्लज़ी ख़लक़ल मौत वल हयात पहले मौत को ज़िक्र किया, हयात को बाद में ज़िक्र किया, इसकी क्या वजह है। तो हज़रत वाला ने फरमाया कि आप ही बता दीजिए, क्योंकि शागिर्द जो लायक होते हैं उस्ताद जब सवाल करे तो शागिर्द फिर कहते हैं कि आप ही बता दीजिए, क्योंकि उस्ताद कुछ बताना चाहते हैं। तो हज़रत वाला ने फरमाया कि अगर नूरी नवर और फदू जो बहुत बड़े बुजुर्ग थे, 12 मरतबा हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की ज़्यारत उनको ख्वाब में हुई थी, तो वो बुज़ुर्ग फरमाते हैं हज़रत वाला से फरमाया कि मौत को इसलिए पहले बयान किया कि वही ज़िंदगी असल ज़िंदगी है जो मौत को सामने रखती है। जो मौत को जो लोग भूल गए, आज हमारा हाल यही है कि आज हम मौत को भूल गए, लिहाजा ना नमाज है, ना रोज़ा, ना ज़कात है, ना हज। जिसको मौत याद रहती है, सामने रहती है, वो ज़िंदगी असल ज़िंदगी है। और असल ज़िंदगी क्या है? ज़िंदगी आमद बराए बंदगी, ज़िंदगी हासिल हुई है बंदगी के लिए, ज़िंदगी बंदगी के लिए दी गई है, गंदगी के लिए नहीं दी गई कि उसको वैश करो। हमें क्या, अकबर कहते हैं, हमें क्या जो तुरबत पे मेले रहेंगे, तहे खास हम तो अकेले रहेंगे। वहाँ जाने के बाद फिर आदमी अकेला होगा। ये अजीज़ अक़रबा जिनके लिए आज हम अल्लाह को नाराज़ करते हैं, इनमें से कोई भी साथ नहीं जाएगा। शायर कहता है, दबा के कब्र में सब चल दिए दुआ न सलाम, दबा के कब्र में सब चल दिए दुआ न सलाम, ज़रा सी देर में क्या हो गया ज़माने में, ज़रा सी देर में क्या हो गया ज़माने में। सारी दोस्तियाँ जिसके लिए आज हम अल्लाह को नाराज़ कर रहे हैं, हमारी दोस्ती यारी ऐसी है कि वो लोग कहते हैं अभी से मुल्ला बन रहे हो, तो ऐसी दोस्ती यारी छोड़ देने के काबिल है जो अल्लाह से दूर कर रही है। जो दोस्त गालम गलौज करे उनसे, उनको या तो समझाएँ कि गाली देना छोड़ दो अगर हमसे दोस्ती रखनी है, या तो फिर हम मजबूर होंगे आपका साथ छोड़ने पर। कंप्रोमाइज़ इस मामले में नहीं है। अगर कोई हमारी दौलत हमारी जेब से छीनने लगे तो 10-20 रुपए तक तो बर्दाश्त करेंगे, 100 और 500 के नोट पे आ जाए तो हमारा उससे बिल्कुल मुकाबला होगा, और फिर हमेशा के लिए मुकातआ हो जाएगा। ये तो जेब कतरा है, ये दोस्त नहीं है। तो इसी तरह कोई हमारी नेकियां ज़ाया करे, हमारे सामने गीबत करे, गालियाँ दे, तो फिर हमें भी वही सब आदत होगी। लिहाजा हम ऐसे दोस्त को भी हमें बर्दाश्त नहीं करना चाहिए जो आखरत की करेंसी हमारी ज़ाया कर रहा है। दुनिया की करेंसी के बारे में हर आदमी को पता चल जाता है, लेकिन फरमाया खुद कुरान करीम में अल्लाह ताला ने कि ऐसे बुरे दोस्त एक दूसरे को तान और तशनी करेंगे कि वो कहेगा मैंने तुम्हें सिर्फ मशवरा दिया था, वो कहेगा नहीं मैंने तुम्हें अच्छी जगह ले जाने कहा था, तुमने नहीं, तुम गए नहीं। और इस तरह दोनों में आपस में दोनों में बहस व मुबाहसा होगा। कुरान करीम ने उसको जिक्र किया कि एक दूसरे को वहाँ पे तान व तशनी करेंगे, और ये जो बुतों के पूजने वाले हैं, ये भी आपस में एक दूसरे को कहेंगे और अपने बुतों को बुरा भला कहेंगे कि इन्होंने हमें इस रास्ते पर लगाया, और वो लोग खुद कहेंगे कि हमें हमारे बड़ों को भी लाइए, या अल्लाह जिन्होंने हमें गुमराही के रास्ते पर लगाया उनको भी लाइए। तो इससे पहले कि ये दोस्तियाँ हमें जहन्नम में लेकर जाएं, इससे पहले इस दुनिया में हम इसको समझ लें कि ये दोस्तियाँ वहाँ काम नहीं आएंगी। एक दोस्त मैंने देखा कि कब्र के किनारे बैठा हुआ रो रहा है। मैंने उससे अपने दोस्त से कहा मजान कि इसको ज़रा اتنی زیادہ آؤ بکا کر رہا ہے, اس سے کہو کہ یہ بھی اندر چلا جائے, دوست سے اگر اتنی محبت تھی تو یہ بھی اندر چلا جائے. لیکن کوئی اندر جانے کے لیے تیار نہیں ہوتا, بلکہ کل ہی حضرت مولانا مدر صاحب سنا رہے تھے کہ ایک کا فون آیا میرے پاس کہ ایک دوست بہت رو رہا ہے اور وہ اتنا غمگین ہے اپنے دوست کی اچانک موت پر کہ وہ خود بھی قبر میں جانا چاہ رہا ہے, میں نے اس کو پکڑا ہوا ہے ورنہ وہ قبر میں کود جائے گا. مولانا نے فرمایا کہ اچھا یہ تو میں نے پہلی دفعہ سنا ہے, آپ لوگوں نے پکڑا ہوا کیوں, آپ اس کو چھوڑ دیجئے پھر دیکھیں آپ تماشا. جب سب نے چھوڑ دیا تو وہ پھر اس کو ہوش آ گیا, گیا نہیں قبر میں, کیونکہ کوئی کسی کی قبر میں جانے کے لیے تیار نہیں ہے. تو جب ہماری قبر میں ہمارے عزیز اقربا اور دوست احباب جواب نہیں دیں گے تو پھر ہمیں کیا اکیلے ہمیں جواب دینا ہو. اسی لیے وہی زندگی اصل زندگی ہے جو موت کو سامنے رکھتی ہے. تو چار قسم کے لوگوں میں سب سے پہلی قسم کون سی ہے جو حضرت شیخ نے بیان کی, ایسے ہی لوگوں کی جو موت سے ڈرتے ہیں. عموماً یہی مرض ہے موت سے ڈرنے کا, لیکن ایک ہے تمام ڈرنا, اللہ والے بھی ڈرتے ہیں, کوئی نہیں چاہتا کہ بلا وجہ, اور بلا وجہ اپنی زندگی کو تلف کرنا جائز بھی نہیں. یہاں تک فرمایا کہ اگر ڈاکٹر نے اجازت دی ہے اور مشورہ دیا ہے کہ آپ بیٹھ کر نماز پڑھیں, سجدہ نہ کریں دل کے مریض کو, حضرت والا نے یہ مسئلہ بیان فرمایا, اگر ڈاکٹر نے یہ مشورہ دیا ہے کہ آپ سجدہ نہ کریں اور پھر بھی انسان سجدہ کرتا ہے اور اس کی وجہ سے موت واقع ہوتی ہے, تو اللہ تعالیٰ کے یہاں پوچھ ہوگی, سوال ہوگا تم نے ہماری جان جو نعمت تھی اس کی قدردانی کیوں نہیں کی. یہاں پہ آج بس کہتے ہیں ہمارا دل نہیں مانتا, ایسے نہ یا تو نماز چھوڑ دیں گے یا پھر ڈاکٹر کے خلاف کریں گے, دونوں چیز کرنا صحیح ہے. ڈاکٹر اگر نیک ہے اور دیندار بھی ہے, دین کو سمجھتا ہے, بس دین نہیں ہے تو اس کی بات مانی جائے, پھر بھی سمجھ میں نہیں آتا اہل علم سے پوچھ لیں کہ میرا مرض ایسا ہے کہ جب میں اس کے خلاف کرتا ہوں تو اس میں تکلیف ہوتی ہے, دل کے مریضوں کو سجدے میں جانے سے تکلیف ہوتی ہے, تو یہ تکلیف جب بڑھ جائے گی تو دل ہارٹ اٹیک ہوگا اور فیل ہو جائے گا. لہٰذا اللہ تعالیٰ اپنے بندوں کو مارنا نہیں چاہتے بلکہ زندگی دینا چاہتے ہیں, اس لیے فرمایا بیٹھ کے نماز پڑھ لے ایسا آدمی جس کو ایسا مرض ہو, تو اپنی زندگی کو خود ضائع کرنا جائز بھی نہیں. اس لیے اللہ والے ڈرتے تو ہیں لیکن ایک طبعی خوف ہوتا ہے, لیکن عام آدمی جو ہماری حالت ہے وہ کیا ہے کہ ہم اگر مر گئے تو پتہ نہیں وہاں کیا ہوگا, پٹائی ہوگی, ظاہر سی بات ہے ہم نے یہاں اللہ کو راضی نہیں کیا, تو یہ معاملہ تو صحیح نہیں ہے, یہ طبقہ تو ناپسندیدہ ہے. ایک دوسرا طبقہ ہے جو موت سے ڈرتا تو ہے لیکن اس لیے ڈرتا ہے کہ ابھی تیاری نہیں کی, اس میں اکثروں کی حالت آ جاتی ہے, اس لیے نہیں ڈرتا کہ وہ اللہ سے ملنا نہیں چاہتا, اس لیے ڈرتا ہے کہ ہم نے ابھی موت کی تیاری نہیں کی, یا اللہ کچھ مہلت عطا فرما دیجیے, یہ مانگنا چاہیے اللہ ہمیں اب دین کی بات سمجھ میں آئی ہے, پہلے تو ہم نے آپ کو بہت ناراض کیا, اب ہم دین پہ چلنا ہم نے شروع کیا ہے, اب ہمیں اس لیے حیات عطا فرمائیے تاکہ ہم آپ کو خوب راضی کریں. تو یہ طبقہ قابل نجات ہے, تیاری کر رہا ہے موت کو جلدی نہیں چاہتا, اس لیے نہیں کہ یہ مرنا نہیں چاہتا, اللہ کے پاس جانا نہیں چاہتا, اس لیے کہ یہ تیاری کرنا چاہتا ہے, تو اللہ تعالیٰ اس سے ناخوش نہیں ہے. یہ طبقہ بھی اچھا طبقہ ہے, لیکن اس سے بڑھ کر ایک طبقہ ہے جو صحابہ کرام کا تھا, اولیاء اللہ کا تھا, کے بعد صحابہ میں آپس میں صحابہ تابعین میں آپس میں گفتگو ہوتی تھی کہ اگر مجھے پتہ چل جائے کہ فلاں چیز کو اگر سب بیٹھے ہوئے تھے دوڑ کر جو سب سے پہلے جا کر چھوئے گا اس کو پہلے موت آئے گی تو میں سب سے پہلے جاؤں گا, بس صحابہ اس طرح فرماتے تھے تابعین, یعنی ان کو موت ایسی محبوب تھی, کیونکہ آپ سے سنا ہوا تھا علیہ الصلوۃ والسلام کا ارشاد صفۃ المؤمن الموت, موت جو ہے مومن کا تحفہ ہے, کیا ہوگا مرنے کے بعد اللہ تعالیٰ سے ملاقات ہوگی, من ماتا فقط قامت قیامہ, جو مر گیا اس کی قیامت قائم ہو گئی اور ان قریب پھر وہ اللہ تعالیٰ سے ملاقات کرے گا. اللہ تعالیٰ سے ملنے کے لیے موت ایک پل ہے, جب تک اس پل پہ نہیں چڑھے گا اللہ تعالیٰ سے ملاقات نہیں ہوگی. موسیٰ علیہ السلام کے پاس فرشتے آئے, حکیم الامت نے لکھا ہے کہ اتنے جلالی پیغمبر تھے موسیٰ علیہ السلام کہ فرشتے کو نظام میں آپ کو آپ کی جان نکالنے آئے, فرشتے نے صاف صاف کر کہا کہ ہماری جان نکالے گا, ایک تماچا لگایا موسیٰ علیہ السلام اسرائیل علیہ السلام, تو اسرائیل ایسا تماچا لگایا کہ ان کی آنکھ جو ہے وہ خراب ہو گئی. تو پھر کسی نے حضرت تنویر سے پوچھا کہ حضرت ایسا کیوں تھا, وہ تو نبی تھے, نبی ہو کر انہوں نے ایسا تماچا لگایا, کہا کہ بھائی انہوں نے اسلوب ایسا اختیار کیا تھا کہ جان نکالنے کی بات کی, پھر دوبارہ اللہ تعالیٰ نے بھیجا, فرشتے تھے آدمی کی شکل میں آئے تو نقصان تو ان کو کچھ نہیں ہوا, لیکن دوبارہ کہا کہ اللہ تعالیٰ آپ سے ملنے کے مشتاق ہیں, اللہ تعالیٰ آپ سے ملنا چاہتے ہیں, انہوں نے اچھا اللہ تعالیٰ ہم سے ملنا چاہتے, چلو ابھی چلنے کے لیے تیار. جان نکالنے کے نام سے غصہ آ گیا, اور اللہ تعالیٰ سے ملاقات کے نام سے. اسی لیے حضرت ثانی فرماتے ہیں کہ یہ تصور کرو کہ ہمارا جو جانا ہے وہ جانا یعنی اللہ تعالیٰ کے پاس جانا ہے, لہٰذا اللہ تعالیٰ سے ملاقات ہوگی. جیسے ابا کہیں پر انتظار کر رہے ہیں, اگرچہ بلوچستان کے ویرانوں میں ہیں وہ, کہیں خوشدار میں کہیں ایسی جگہ پر ہیں, لیکن ابا تو ہے نا, اور وہاں اگرچہ ویرانہ ہے لیکن ابا چونکہ محبت کرتے ہیں, لہٰذا ابا سے ملنے کے لیے آدمی شادم و فرحاں خوشی سے جاتا ہے. تو ربا سے ملنے کے لیے بھی خوشی سے جانا چاہیے. تو ایک طبقہ تو یہ جو موت کو محبوب رکھتا ہے اور چاہتا ہے اور شہادت کی تمنا کرتا ہے, اور شہادت کی تمنا کرنا بھی سنت ہے. آپ علیہ الصلوۃ والسلام نے فرمایا کہ میرا جی چاہتا ہے کہ مجھے اللہ کے راستے میں قتل کیا جائے, پھر میں زندہ کیا جاؤں, پھر مجھے شہید کیا جائے, پھر میں زندہ کیا جاؤں, پھر مجھے شہید کیا جائے. تین مرتبہ آپ علیہ الصلوۃ والسلام نے اللہ تعالیٰ سے یہ شہادت مانگی. لہٰذا یہ بھی ذوق نبوت ہے, اللہم ارزقنی شہادتن فی سبیلک, یا اللہ آپ اپنے راستے کی موت عطا فرما دیجیے. ایک آدمی بیٹھا ہوا مدینہ شریف میں دعا کر رہا تھا, یا اللہ آپ یہاں اپنے محبوب کے گھر کی موت عطا فرما دیجیے. بہت ساری اور بھی دعائیں کی, یہ دعا اوپر اٹھا تو کوئی پرنالا یا ایسی کھڑکی وغیرہ تھی جو ایک دم سر پہ لگی, زور سے لگی تو ایک دم سے جو ہے وہ نیچے گر گیا, اور اسی حالت میں کہہ رہا ہے اللہ اور بھی دعائیں مانگی تھی, یہی دعا قبول ہو گئی مدینہ شریف میں مرنے والی. دیکھیں مانتے تو ہیں لیکن مرنے کے لیے ہم پھر بھی تیار نہیں ہیں مدینہ شریف میں, حالانکہ وہاں کی موت پر زندگی قربان ہے. دیکھ لیتے تھے جنازہ جو حرم میں کوئی, شاعر کہتا ہے اللہ والا, دیکھ لیتے تھے جنازہ جو حرم میں کوئی, دل سے بے ساختہ مرنے کی دعا کرتے تھے, کاش کہ یہ جنازہ میرا ہوتا. ہمارے پیر بھائی تھے مولانا یونس پٹیل صاحب رحم اللہ تعالیٰ ہو گئے, بیت اللہ کے سامنے طواف کیا, پہلے عمرہ کر چکے تھے, طواف کیا اور نفل شکرانے کے بھی پڑھ لیے, پھر بیٹھے دعا مانگ رہے تھے, اچانک ہارٹ اٹیک ہوا اور وہیں فیل ہو گیا بیت اللہ کے سامنے. بتائیے اس سے اچھی موت اور ہو سکتی؟ تو ایسی موت تو مانگنی چاہیے. تو یہ بھی ایک طبقہ ہے, لیکن ایک اس سے اعلیٰ طبقہ ہے, چوتھا جو ہے طبقہ وہ اس سے بھی اعلیٰ ہے کہ اللہ جب تک زندگی ہے ہم آپ کی عبادت, اور آپ کی صرف عبادت نہیں بلکہ آپ کے بندوں کو بھی آپ سے ملانا چاہتے ہیں. اللہ والے ایک اللہ والا ہوتا ہے اس سے سینکڑوں نہیں ہزاروں لاکھوں جو ہے لوگ اللہ والے بنتے. آج تک حکیم محمد تھانوی کا سلسلہ چل رہا ہے, مولانا الیاس صاحب کا سلسلہ آج تک چل رہا ہے, کیونکہ انہوں نے ایسے کام کیے جو آج تک باقی, اور بھی بزرگان دین یہ چاروں سلسلوں میں بیت ہوتے ہیں. خواجہ معین الدین چشتی رحمۃ اللہ تعالیٰ کا سلسلہ چشتیہ چل رہا ہے, حضرت شیخ عبد القادر جیلانی محبوب سبحانی کا سلسلہ قادریہ چل رہا ہے, اسی طرح شیخ شہاب الدین سہروردی کا سلسلہ سہروردیہ چل رہا ہے, اسی طرح شیخ باؤدین نقشبندی رحم اللہ تعالیٰ کا سلسلہ نقشبندیہ آج تک جو ہے یہ جتنے 700 سال ان بزرگوں کو ہو گئے, 600, 700, 800 سال, لیکن آج تک ان کے سلسلے قائم ہیں. جتنے لوگ ان کے سلسلے میں داخل ہو رہے ہیں یہ سب کا ثواب ان لوگوں کی روحوں کو جا رہا ہے. اسی طرح جتنے لوگ علم حاصل کرتے جا رہے ہیں آج امام ابو حنیفہ رحمۃ اللہ تعالیٰ کے مسلک پر, سارا ثواب ان کو جا رہا ہے. تو جو اچھا اور نیک کام کر جائے وہ سارا ثواب اس کو جاتا ہے. آج اگر ہم نے اللہ والے ہم بن گئے, ہم نے داڑھی رکھ لی, گھر سے ٹی وی نکالا, شرعی پردہ کیا, گھر میں اسلام کا نفاذ کیا, نعرے لگانا آسان ہے, ہم لائیں گے اس ملک میں اسلام کا دستور. اس ملک میں تو بعد میں لاؤ گے, پہلے اپنے 64 گز کے گھر پہ تو ہم اسلام کا دستور لے آئیں, 150 گز کے گھر پہ اس 6 فٹ کے جسم پہ اسلام کا دستور پہلے لانا پڑے گا, سر کے بال اور گال سب سنت کے سانچے میں ڈھالنا پڑے گا, یہ سب سے پہلا دستور ہے, ورنہ کیسے دستور آئے گا؟ جب کوئی عمل کرنے والا نہیں ہوگا تو کون پھر بتائیے اسلام پہ کون عمل کرے گا؟ تب جب ہم عمل کرنے والے بن جائیں تو سب سے پہلے اپنے گھر میں جو لائے گا تبدیلی, اس کے بعد اللہ کا شکر. ایسے لوگ جب نیک بنتے ہیں ان کے بھائی بچے دیکھ دیکھ کے خود نیک بنتے ہیں, جتنے لوگ خاندان میں ان کے نیک بنیں گے سب کا ثواب ان کے کھاتے میں جائے گا, سب کا ثواب ان کے کھاتے میں جائے گا. آج سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے سب سے پہلے کلمہ پڑھا. آپ علیہ الصلوۃ والسلام نے جب دین کی دعوت دی, آپ علیہ الصلوۃ والسلام کی عمر 18 سال تھی, صدیق اکبر کی 16 سال تھی, اس وقت سے دوستانہ تھا. جب آپ کی عمر 40 سال کی ہوئی اللہ تعالیٰ نے آپ کو نبوت عطا فرمائی, اور حضرت ابو بکر صدیق کی عمر 38 سال تھی. آپ علیہ الصلوۃ والسلام نے اپنی نبوت کا سب سے پہلے حضرت ابو بکر صدیق کو بتایا, حالانکہ اتنے پرانے دوست اور اکثر دوستوں میں ये चीज मानना मुश्किल होता है। कोई दोस्त दोस्त से कहे कि आओ हमसे बहस हो जाओ, कहेगा ये क्या हमारा तो दोस्ताना, हम लंगोटिया यार, हम कैसे बहस हो जाए। लिहाजा आप अलैहिस्सलाम ने सिद्दीक अकबर को कहा, अल्लाह ताला ने मुझे नबूवत अता फरमाई, तो सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु से इतना पूछा कि आपके मत दलील वाला मा तद्दई, आप जो दलील आप जो नबूवत का ऐलान कर रहे हैं आपके पास इसकी क्या दलील है। आप अलैहिस्सलाम ने फरमाया, अज दलील वाला मा अब्दई रुया कभी शाम, मेरी मेरे नबूवत के दलील दलील वो है, वो ख्वाब है जो तुमने शाम में देखा था। एक ख्वाब सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु ने शाम में देखा था और वो किसी को नहीं बताया था। वहाँ के एक राहिब से सिर्फ पूछा था उसकी कि इसकी शरा इसकी ताबीर क्या है, तो उस राहिब ने बताया, पूछा तुम कहाँ रहते हो, कहा मैं मक्के शरीफ में रहता हूँ। पूछा क्या करते हो, कहा तिजारत करता हूँ। और क्या कौन से कबीले से हो, कहा कुरैश के कबीले से हूँ। फिर उस राहिब ने बताया अन करीब मक्के में एक नबी मबऊस होंगे जिसके बाद जिनके ज़िंदगी में तुम उनके मुशीर होगे, उनके जाने के बाद उनके वजीर होगे और खलीफा होगे। इन्होंने क्योंकि इनको भाई अजीब सी बात लगी कि ऐसा कैसे हो सकता है, जिस ज़माने में कोई इसके आसार ही नहीं, लिहाजा इन्होंने किसी को नहीं बताया। लेकिन जब आप अलैहिस्सलाम ने बताया कि तुम्हारा वो ख्वाब है जिसके अल्लाह ताला ने वही के ज़रिए मुझे इत्तला की, फौरन बगलगीर हो गए और आपकी पेशानी मुबारक पे बोसा दिया और फौरन ईमान लाए। सबसे पहले ईमान लाने वाले और तस्दीक करने वाले सैयदना अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हुमा थे। और लिखा है उलमा ने, आज तक जितने लोग ईमान लाएंगे सबका सवाब सिद्दीक अकबर के खाते में जाएगा। बताइए एक आदमी क्या कुछ लूट कर ले गया। फरमाया कि खैरुल खलाइक इबादुल अंबिया बिततहकीक अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु, तमाम अंबिया के बाद जो सबसे आला और अफजल शख्सियत है वो सैयदना अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु। वजह क्या है कि सबसे पहले ईमान लाए और ऐसा अल्लाह ताला ने फिर उनसे काम लिया कि 40,000 दीनार उनके पास थे, सब कसब हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम पर फिदा किया। यहाँ तक के जो मक्के के रईस थे वो ऐसे गरीब हो गए कि बटन लगाने के लिए अपने कपड़े में बटन भी नहीं था और उस पर कांटा लगाया। अल्लाह ताला ने जिब्रील अमीन को भेज दिया, पूछो मेरे सिद्दीक से कि इस हालत में मुझसे राजी है या नहीं। सिद्दीक अकबर ने सलाम कहा अल्लाह ताला का, आपने आपको अल्लाह ताला ने सलाम कहलाया है और पूछा है मेरा अबू बकर सिद्दीक इस हालत में राजी है या नहीं। सिद्दीक ने तीन दफा फरमाया एक कैफियत के आलम में, अना राज़ी अन रब्बी, मैं अपने रब से खूब राजी। बताइए जब दौलत थी, जब जिब्रील अमीन नहीं आए, जब सब दौलत फिदा कर दी, तब जिब्रील अमीन को अल्लाह ताला ने भेज दिया। पता चला अल्लाह ताला माल और दौलत को नहीं देखते, उस दिल को देखते हैं और उन लोगों को देखते हैं जो अल्लाह ताला के रास्ते में कुर्बानियां देने वाले। लिहाजा आज भी जो कुर्बानी दे, ये सब किस्से और वाकयात इसलिए हैं ताकि हम उस पर अपनी ज़िंदगी को उसके मुताबिक ढालना शुरू करें कि ये सहाबा ने क्या कुछ कुर्बानियाँ दी। कलमा पढ़ना ही उस वक्त अपनी जान का दुश्मन बनना था, कलमा पढ़ना ही। सिद्दीक अकबर रज़ी अल्लाह ताला को मारा पीटा गया जो कि मक्के के रईस थे और इतनी इज्जत थी जिससे लोग फैसला करवाया करते थे, लेकिन जब आपने कलमा पढ़ा तो फिर मक्के की गलियों में आपको जो है आपको बल्कि कायमतुल्लाह के अंदर आपकी पिटाई लगाई है। लिहाजा आज तो कोई पिटाई नहीं लगा रहा, आज कौन है, ज़्यादा कोई पूछ लेगा ओहो तुम भी मुल्ला बन गए, लगता है किसी मुल्ला का असर हो गया तुम्हारे, हो गया ठीक है, तो शुक्र अदा करें कि मुल्ला का असर हो गया, मिस्टर का असर नहीं हुआ, वरना जो है उल्टी गंगा बहती। अल्लाह ताला हमें हिम्मत और तौफीक अता फरमाए कि हम अपने घरों में सबसे पहले इंकलाब लाने वाले बन जाएं। अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على رسوله الكريم واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا على القوم الكافرين اللهم انا نسالك الصحه والعفه والامانه وحسن الخلق والرضا بالقدر يا الله مرائي بیٹھنا کیا نہ سننا جو محض آپ کے لیے رضا کے لیے تھا قبول فرما لیجئے یا اللہ ہم سب کو اپنے رضا والے اعمال نصیب فرما دیجئے ہمارے اندر جو ماحول معاشرے کا خوف ہے اس کو ہمارے دلوں سے نکال دیجئے اللہ والی حیات نصیب فرما دیجئے جو کیفیات آپ اپنے اولیاء کو عطا فرماتے ہیں اس کا کوئی ذرہ ہمیں بھی نصیب فرما دیجئے ہمارے ظاہر و باطن کو شریعت اور سنت سے سجا دیجئے یا اللہ ہمارے گھروں میں بھی دین کو داخل فرما دیجئے ہمارے بازاروں میں بھی دین کو داخل فرما دیجئے ہمارے ملک میں دین کو نافذ فرما دیجئے، ساری دنیا میں اسلام کا بول بالا فرما دیجئے، کفر کا مقالا فرما دیجئے، یا اللہ اہل کفر کو بھی اہل ایمان بنا دیجئے، اہل ایمان کو اہل تقویٰ بنا دیجئے، یا اللہ جن کافروں کی قسمت میں ہدایت نہیں ہے اور وہ اسلام کے پھیلنے میں رکاوٹ ہیں، یا اللہ ایسوں سے اپنی زمین کو پاک فرما دیجئے، یا اللہ ہم سب کو اولیاء صدیقین کی حد منتہا تک پہنچا دیجئے، ہمارے بہت سے دوست احباب اور ان کے گھروں میں مستورات بیمار ہیں، اللہ سب کو شفاء کامل عاجل نصیب فرما دیجئے، پریشان حالوں کی پریشانیوں کو دور فرما دیجئے، تنگ دستوں کو فراخ دستی نصیب فرما دیجئے، یا اللہ جس طرح آپ نے رمضانوں کی سحری میں ہمیں جگایا، 3 گھنٹے 2 گھنٹے نیند کر کے ہم آ جاتے ہیں، یا اللہ اس طرح سارے سال آپ ہمیں فجر کا پابند بنا دیجئے، 5 نمازوں کا پابند بنا دیجئے، پورے دین و شریعت کا پابند بنا دیجئے، ایک ایک سنت پر مر مٹنے والا بنا دیجئے، سچی توبہ نصیب فرما دیجئے، اخلاص عطا فرما دیجئے، اخلاق ولایت بھی عطا فرما دیجئے، اعمال ولایت بھی عطا فرما دیجئے، قرآن کریم کو سننے والا، سمجھنے والا، عمل کرنے والا بنا دیجئے، قرآن کریم کو صحیح پڑھنے والا بنا دیجئے، یا اللہ ہر آدمی کو، ہر مسلمان کو اپنی تجوید درست کرنے والا بنا دیجئے، یا اللہ اپنے عقائد درست کرنے والا بنا دیجئے، اپنے اعمال درست کرنے والا بنا دیجئے، یا اللہ قبر و حشر کی تیاری ہمیں جیتے جی نصیب فرما دیجئے، ہمارے والدین، عزیز اقربا، مشائخ، اساتذہ جو دنیا سے چلے گئے، یا اللہ سب کی بے حساب مغفرت فرما دیجئے، اور یا اللہ درجات کو بلند فرما دیجئے، اور ہمیں بھی یا اللہ آنے سے پہلے قبر و حشر کی تیاری کی توفیق عطا فرما دیجئے، ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خير خلقه محمد وآله وأصحابه أجمعين آمین برحمتک یا ارحم الراحمین. آج ظہر میں انشاءاللہ ہماری جو نشست ہفتے کی رات کو ہوتی تھی اصلاحی، آج رمضان شریف میں ظہر کے بعد ہوا کرے گی.